केवल गुनी र चरी कविन्द्रको बहमानुको कल्पनाको फैलाई पङ्ख गीतमा सुस्ताउन पुग्दछौ घम आई वैलाई जान्छ मानिसलाई उज्यालो पुग्दैन लुकी कोही बोलाउन छ अन्धारोमा दियालो लुक्दैन छाती खोली लाएको माया बह खोली रुँदैमा जाँदैन मानिसको इन्द्रेनी छोला धरतीमै वैलाई जाँदैन मानिसको इन्द्रेनी छोला धरतीमै वैलाई जाँदैन पहरमा पिपलको बीज आश चरी लाएर गाइछ गीत आफ्नै गुडैमा छोडी बादल झैँ बिलाई गाइछ बिरानीको टुहुरो गुड रानी चरी पालो छाइदो एउटा गीत स्वर्गको गाई एउटा गीत नेपालको गाइदो एउटा गीत स्वर्गको गाई एउटा गीत नेपालको गाइदो